एक दुई दिनमै टुङ्गो लखाउने बताउनुभयो। कार्यक्रममा सभासद्वेष स्नातधिकार र कृष्ण भक्त पोखरेलले पर्यटक भित्राउने गरी निजी क्षेत्रले गर्ने कार्यमा राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो। केन्द्रका अध्यक्ष दिनेश कुमार चुकेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कङ्ग्रेसका जिल्ला सभापति टेकप्रसाद गुरुङ, नेकपा एमालेका जिल्ला अध्यक्ष जयन्त फलिया, सहायक प्रमुख जिल्लाधिकारी शिवराम केलाल, उद्योग वाणिज्यक चितवनका अध्यक्ष कल्याण जोशी लगायतले बोल्नु भएको थियो। 5 करोड रुपियाँको लागतमा निर्माण गरिएको सो केन्द्रको स्थानले 49 जना सञ्चालक रहेका छन्। सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री डाक्टर मेनेन्द्र रिचालले पेट्रोलियम पदार्थको चित्तै मूल्य वृद्धि हुने बताउनु भएको छ। सरकारले मूल्य वृद्धिबारे निर्णय गर्न संसदीय समितिको प्रतिवेदन पर्खिरहेको भन्दै उहाँले त्यो आउने बित्तिकै मूल्य वृद्धि बढ्ने बताउनु भएको हो। आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री रिचालले निगमलाई सधैँ विभिन्न क्षेत्रको रकम कटौती गरेर दिनुपर्ने बाध्यता रहेकाले भाव बढाउन लागेको बताउनुभयो। शिक्षा स्वास्थ्य लगायतको रकम अब पेट्रोलियम पदार्थमा खर्च गर्ने अवस्थामा सरकार छैन। उहाँले भन्नुभयो, अब मूल्य वृद्धिको विकल्प छैन। पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्ने हो भने स्वास्थ्य शिक्षा लगायतमा खर्च गर्ने बजेट निगमलाई दिनुपर्ने भन्दै मन्त्री रिचालले सरकार दूरदराजको रकमले सम्भ्रान्तलाई संरक्षण दिन नसक्ने बताउनुभयो। पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे संसदीय समितिले अध्ययन प्रतिवेदन तयार पारिरहेको र प्रतिवेदन आउने बित्तिकै अन्तर्राष्ट्रिय मूल्य समायोजन गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो। पर्साको मुठहरी गाविसबाट प्रहरीले 8 केजी लागु औषध चरेसहित 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको निचुटा गाविस 7 निवासी सराजुल मिया, अलैयी निवासी अफ्ताब आलम र बिस्मा गाविस निवासी जवाहिर अन्सारी रहेका छन्। निचुवातबाट G3P49 45 नम्बरको मोटरसाइकलमा चरेस लिएर भारततर्फ जाँदै गरेका म्या र आलमलाई इलाका प्रहरीकाले पोखरियाको प्रहरी टोलीले मुडली 5 पक्रेको हो। यसैबीच पर्सा प्रहरीले ठगी अभियोगमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। बेरगंज उपमहानगरपालिकाका 13 निवासी जोगेन्द्र प्रसाद कलवाललाई पक्राउ गरेको हो। जिल्ला अदालत पर्साले उनीसँग ठगी मुद्दामा रु 13,13,333 दरौटी माग गरेको थियो। कलवालले माग अनुसारको धरौटी रकम तिर्न नसकेपछि जेल पठाएको प्रहरी उपरीक्षक धीरज प्रताप सिंहले बताउनुभयो। भारत हरियाणाको स्थानीय पञ्चायतले 650 वर्ष पुरानो परम्परा तोड्दै अन्तर्जातीय विवाहलाई स्वीकृति दिएको छ। 42 गाउँका 36 जाति समेटिएको सत्रोलखाब महापञ्चायतले गाउँ बाहिर गोत्र नमिलेर सीमा नजोडिएका गाउँमा बिहेबारी खुल्ला गरेको हो। महापञ्चायतले सगोत्री र सीमा जोडिएका गाउँका केटाकेटी बीच विवाह हुन नसक्ने तथा अन्तर्राष्ट्रिय बिहेका लागि दुवै पक्षका आमा बाबुको सहमति हुनु अनिवार्य गरेको छ। यसअघि महापञ्चायत अन्तर्गतका 42 गाउँका बासिन्दा एउटै परिवारका रूपमा मानिने हुँदा बिहेबारीमा रोक लगाएको थियो। 42 गाउँको क्षेत्रफल ठुलो भएको र त्यसभित्रको गाउँमा विवाह गर्न नपाउँदा अविवाहितको संख्या बढ्दै गएपछि स्थानीय गाउँ पञ्चायतहरू परम्परामा परिवर्तन गर्न सहमत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि एकमात्र खेल हुँदैछ। बेलुका सुबा 8 बजेपछि हुने खेलमा चेन्नई सुपर किङ्स र दिल्ली डेयर डेभिल्स भेट्नेछन्। चेन्नई प्रतियोगितामा पहिलो जित दर्ता गर्ने सुरमा रहनेछ। चेन्नईले पहिलो खेल गुमाएको छ भने दिल्लीले उता खेलमा जित हात पारेको छ भने अर्को खेल गुमाएको छ। चेन्नई महेन्द्र सिंह धोनी तथा दिल्ली दिनेश कार्तिकको कप्तानीमा मैदानमा उत्रनेछ। इन्डियन प्रिमियर लिग आइपिएलमा किङ्स इलेभेन पञ्जाबले राजस्थान रोयल्सलाई 7 विकेटले पराजित गरेको छ। यसअघि गैराति भएको खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई पराजित गरेको छ। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। ए